खबर ज्ञान र मनोरञ्जन को साझा चौतारी रेडियो देउराली 101 मेगाहर्ज। जता जान्छु उतै बदनाम भएको छु, जता जान्छु उतै बदनाम भएको छु, बगलीमा छुरा मुखमा राम राम भएको छु। जता जान्छु उतै बदनाम भएको छु, बगलीमा छुरा मुखमा राम राम भएको छु। जुन सम्बन्धलाई मुटुमा लुकाएर राखेँ, जुन सम्बन्धलाई मुटुमा लुकाएर राखेँ। जता जान्छु उतै बदनाम भएको छु, बगलीमा छुरा मुखमा राम राम भएको छु। जुन सम्बन्धलाई मुटुमा लुकाएर राखे आज त्यही सम्बन्धले तमाम भएको छु। जता जान्छु उतै बदनाम भएको छु, बगलीमा छुरा मुखमा राम राम भएको छु। म त यसै बदनाम बदनाम बदनाम चिने, मत यसै बदनाम बदनाम बदनाम थिएनी, मत यसै बदनाम बदनाम बदनाम थिएनी। किन बढायौ तिमीले, किन बढायौ तिमीले मेरो बदनामी, मेरो मेरो बदनामी, मेरो बदनामी। मत यसै बदनाम बदनाम बदनाम थिएनी। हो, म पहिले नै बदनामी भएको मान्छे, म कुनै सरकारी मान्छे होइन। न मलाई कसैले निलम्बित गर्यो, न मेरो उमेर बुढो भएपछि कसैले जागिरबाट निकालेर अवकाश पत्र थमाइदियो हातमा। बरु म त यस्तो मान्छे भए अरूले भनेको फेटिक्कै नमान्ने, कसैले तैँले यस्तो गर्नुपर्छ भनेर भन्दा त्यसको ठिक विपरीत गरिदिन्थे म। यो मेरो बच्चादेखिको व्यवहार। सानोमा पनि एउटा झिनो विचार नमिल्दा आफ्नै भाइसँग कति लडेँ कति लडेँ। यसो सम्झिएर सोच्दा म लड्नुपर्ने कुनै कारण थिएन जस्तो लाग्छ। म आज पनि यही विषयमा गरिरहेछु, किन अरूको विचार भन्दा मेरो विचार विपरीत भइदिन्छ। कलेजमा पनि पिकनिक जाने कि टुर जाने भन्ने विषयमा छलफल भइरहँदा सबैको विचारदेखि फरक हुन पुगे म। साथीहरू भन्छन् पिकनिक जाने, फेरि म एक्लै भन्छु टुर जाने। यही विवादलाई लिएर मसँग कति रिसाए कति रिसाए, फेरि पनि म कसैसँग रिसाएको छैन। मैले एउटा माइन्ड पावरको तालिममा सिकेको थिएँ। मान्छेहरू तीन किसिमका हुन्छन्, अडियोटरी, भिडियोटरी र काइनेथेटिक्स। यी तीन किसिमका मान्छेहरूको व्यवहार भिन्न भिन्नै हुन्छ। अडियोटरी मान्छेहरू विशेष गरेर सुन्न मन पराउँछन्, साथीहरूसँग घुलमिल हुन्छन्, आफूले कुनै ठाउँमा देखेको कुरा अडियोको माध्यमबाट सबैसँग सेयर गर्छन्। फेरि अर्का थरी मान्छेहरू हुन्छन् भिडियोटरी, उनीहरू हेर्न मन पराउँछन्, आफूहरू राम्रो भएर हिँड्न मन पराउँछन्, कसैले हेरिदिए हुन्थ्यो मैले लगाएको यो चिज भन्ने स्वभावका हुन्छन्। वास्तवमा धेरै बोलिरहने अनि मनमा कुरा राख्नै नसक्ने यस्ता हुन्छन् उनीहरू। र फेरि केही मान्छेहरू हुन्छन् काइनेथेटिक्स, उनीहरू ध्यान गर्न मन पराउँछन्, एकान्तमा बस्न मन पराउँछन्, कसैसँग बोल्नै चाहँदैनन् उनीहरू, एक्लै आफैमा सबथोक हुन्छन्। यी तीन प्रकारका मान्छेहरू हुन्छन् दुनियाँमा, तर खै म कुन प्रकारमा परे त्यो पनि फिटिक्कै थाहा पाइनँ मैले। अझै एउटा कुरा, दुनियाँमा भएका जति मान्छेहरू छन् तीमध्ये 90% मान्छेहरूको आँखाबाटै थाहा पाइन्छ रे यो कुन प्रकारको मान्छे हो भनेर। फेरि यो प्र्याक्टिकल पनि नगरेको होइन, त्यो तालिमपछि आँखा हेरेर मान्छे पत्ता लगाउने कुरा थाहा पाएपछि विगत केही दिन म कलेजमा सबैका आँखा हेर्नमै व्यस्त भएँ। तर अह मैले यसरी हेरिरहँदा कोही कोही मान्छेहरूले भने के सोचेछन् के मेरो यो प्रयोग पनि असफल भयो। त्यसैले म आज एउटै मान्छे खोजिरहेछु मसँग विचार मिल्नेको छ यहाँ हो। म आज भोलि यही काममा व्यस्त छु। मैले एउटा जिन्दगी बाँसेर देखाउँछु एमरा सँग नाता गाँसेर देखाउँछु। मैले एउटा जिन्दगी बाँसेर देखाउँछु एमराज सँग नाता गाँसेर देखाउँछु। लौ हेरौ तैँले कसरी रुवाउँछस् तेरै अगाडि म हाँसेर देखाउँछु तेरै अगाडि म हाँसेर देखाउँछु। छोट्याउँदै थिए मेरो जीवन यात्रा पनि छोट्याउँदै थिए मेरो जीवन यात्रा पनि झनै दुखायो बढायो पीडाको कहानी झनै दुखायो बढायो पीडाको कहानी। म त यसै बदनाम बदनाम बदनाम थिएनी। कहिले जीवन जस्तो भएन जीवन, कुनै पनि सानो समस्यामा निकै आत्तिने मेरो अर्को स्वभाव लाग्छ। यो टेन्सनको आविष्कार कहाँबाट भयो? आज म त्यसैलाई आफ्नो साथी बनाइरहेछु। एउटा मोबाइलको चार्जर बिग्रिन्छ मलाई टेन्सन सुरु हुन्छ, किन बिग्रियो भन्ने विषयलाई लिएर। हरेक कार्य हुनुका पछाडि एउटा कारण हुन्छ, म त्यही कारण खोतल्छु तर त्यो समुद्रमा सियो हराए जस्तै हराउँछ। मैले धेरै पढे, चिया बेच्ने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बने, साग बेच्दै हिँड्ने थोमस एल्वा एडिसन वैज्ञानिक बने, मुम्बई हेर्छु भनेर ट्याक्सी चढेर आएका शाहरुख खान नामी सुपर स्टार बने, एसएलसी मात्र पास गरेकी रेखा थापा चर्चित नायिका बनिन्, तीन पटक एसएलसी फेल भएका हरिवंश आचार्य नामी कलाकार बने। यस्तो पढिरहँदा फेरि टेन्सन सुरु हुन्छ, खै त मेरो भविष्य। आखिर यस्तै यस्तै कुराहरूले कहिले सन्तुष्टि पाएन जीवन? तपाईँ सोचिरहनु भएको होला कस्तो छ यो मान्छे। म आज तपाईँलाई भन्छु, मेरो आवाज जस्तो शरीर छैन। रेडियोमा मलाई हेर्न आउने कति मान्छेहरू मलाई पत्याएनन्, यो त्यही कार्यक्रम चलाउने मान्छे हुँदै होइन भन्न थाले मलाई हेर्न आएकाहरू। लौ खत्तम भयो, अब कसरी लिएर आऊ म जस्तो अर्को मान्छे? आखिर जुन दिनदेखि मित लगाए मैले टेन्सनसँग, त्यो दिनदेखि म ठेगानमा छैन। केही दिन अघि एक्लै छतमा घाम तापिरहेको थिएँ म, त्यतिकैमा माथि आकाशमा एउटा एरोप्लेन आयो, जसलाई गाउँले भाषामा हामी हेलिकप्टर भन्ने गर्छौ। त्यति माथि उडिरहेको थिएन सायद त्यो, म भन्दा लगभग 500 मिटर मात्रै माथि थियो। त्यो त एकैछिनमा आयो र एकैछिनमा गयो, तर त्यो गएको एकैछिनमा मलाई चिन्तन उत्पन्न भयो, हाउ टु फ्लाई एरोप्लेन, आखिर हेलिकप्टर कसरी उड्छ आकाशमा। यही विषयलाई लिएर धेरैसँग विवाद भयो मेरो। सबैले भन्छन् हेलिकप्टर माथि हुने ठूलो पंखाले नै हो उसलाई उडाउने। फेरि मेरो जवाब, यदि पंखाले मात्रै हेलिकप्टर उड्ने भए हामीले गर्मी भएको बेला चलाउने बेड पंखा किन उड्दैन? लौ फसाद भयो, यही विषयमा चर्का चर्की भयो। आखिर म कसैको विचारसँग अटाउनै सकिन। मलाई अस्ति भर्खर जस्तै लाग्छ कक्षा 10 को विज्ञान विषयमा एउटा प्रश्न आउँथ्यो, सानो सियो पानीमा डुब्छ तर त्यति ठूलो जहाज पानीमा किन डुब्दैन भनेर। अनि म बबुरू हत्त नपत्त जवाब फर्काउँथे, जहाज पानीमा डुब्नको लागि बनाकी होइन त कसरी डुब्छ भनेर। हो यस्तो छु म, त्यसैले म ढुक्क भएर भन्छु, मेरो बाहिरी अनुहार हेरेर मेरो स्तर छुट्याउने धेरै भेटे मैले, तर भित्री व्यवहार हेर्ने आजसम्म भेटेको छैन। ओताउनेहरू भेटिन, खाली रुजाउनेहरू भेटे, रुजाउँदा रुजाउँदै चित्त बुझाउनेहरू भेटे। ओताउनेहरू भेटिन, खाली रुजाउनेहरू भेटे, रुजाउँदा रुजाउँदै चित्त बुझाउनेहरू भेटे। सुखमा त धेरै भए, जब दुःखले च्याप्यो एक दिन, फुत्त निक्लेर बाटो सोझाउनेहरू भेटे, फुत्त निक्लेर बाटो सोझाउनेहरू भेटे। भत्किएको जीवन मेरो के रह्यो र बाँकी, भत्किएको जीवन मेरो के रह्यो र बाँकी, कति मर्छु नि निष्ठुरी पल पल मर्दा पनि, कति मर्छौ हे निष्ठुरी पल पल मर्दा पनि म त यसै बदनाम बदनाम बदनाम थिएनी किन बढायौ तिमीले किन बढायौ तिमीले मेरो बदनामी मेरो बदनामी मेरो बदनामी मेरो बदनामी म त यसै बदनाम बदनाम बदनाम किनी हरेकसँग भोग्नै पर्ने आफ्नै तकदिर हुन्छ तकदिर पनि कतिको त सधैँ सधैँ स्थिर हुन्छ कहिलेकाहीँ एकैछिन विगतसँगै रमाउन नमेटिने याद आउँछ जब मनमा पीर हुन्छ कसैको सम्झनालाई मनमा अझाउँछ एकैछिनमा जान्छ तर त हल्का मचाउँछ आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो याद बजाउँछ कतै पीर परेको तपाईँ कतै आँसु झरेको तपाईँ अनि कतै कतै साई यो मङ्सिर महिनाले गर्नुसम्म गरेको तपाईँ सबै सबैलाई नमस्कार म महेश भूषाल यो मङ्सिर महिनाको चिसो रातमा आज पनि आफ्ना व्यवहारहरूको उद्घाटन गर्दै आइपुगे सारथी नेत्र मरासिनीसँगै बस्ती बस्तीमा बिहेको चर्चा चलेको छ त्यही चर्चाले पति मुटु जलेको छ यो मङ्सिर महिनाले लौन गर्नु गर्यो कोही उठेको छ कोही भुइँमै ढलेको छ नमस्कार सुस्वागतम आज पनि मनै ओछ्याएर स्वागत रेडियो देउराली अर्घ खाँचेको उत्पादनमा कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम हो नमेटिने याद प्रेममा आधारित यो रेडियो कार्यक्रमको आज हामी 66 श्रृङ्खलामा जुटिरहेका छौं कर्मश चिसो बढ़िरहँदा बाहिरको वातावरणमा पनि कर्मश परिवर्तन भए जस्तो त्यो अनुभूति तपाईँले सङ्गालिरहनु भएको छ होला हामी भने त्यही अनुभूतिसँगै बाहिरको वातावरणलाई साँची राख्दै एकैछिन भए पनि तपाईँका यादहरू बल्झाउने त्यो कोशिशमा प्रयासमा हामी जुटेका छौं यतिखेर रेडियोको यो प्राविधिक कक्षमा हुनुहुन्छ प्राविधिक साथी नेत्र मरासिनी अनि आवाजमा छु म महेश भूषाल र तपाईँसँग पनि साहित्यिक रचनाहरू छन् भने गजल अथवा मुक्तकहरू छन् भने 077-4231 यो नम्बर प्रयोग गरेर तपाईँ आउन सक्नुहुनेछ अझ विशेष गरेर धेरै श्रोताहरू हुनुहुन्छ हामीमा आज हामी एकदम आभारी छौँ तपाईँप्रति र म यो कुराको जानकारी गराउन चाहन्छु तपाईँ 077-4231 बाटो भएर फोन सम्पर्कमा आइरहँदा गजल अथवा मुक्तकहरू मात्र लिएर आइदिनुहोला र तयारीका साथ आउनुहोला है विशेष गरेर तयारी नभएको देखेको छु मैले पछिल्ला श्रृङ्खलाहरूमा धेरै साथीहरूको तयारी बिना नै आउनुहुन्छ धेरै साथीहरू यो कुराको म जानकारी गराउन चाहन्छु तयारीका साथ आउनुहोला र तपाईँमध्ये उत्कृष्ट एकजना साथीले पाउनुहुनेछ एनटीसी गुरु सय बराबरको रिचार्ज कार्ड आज फोन सम्पर्कमा आएर साथी रचना वाचन गर्नुहुने साथीमध्ये त्यसै गरी म सम्झन चाहन्छु कार्यक्रमका स्पोन्सरहरू उमेश छापाखाना जुन सन्धिखेरको शान्ति बगैँचामा अवस्थित छ जहाँ विभिन्न पुस्तक पत्र पत्रिका स्टेसनरी सामान खेलकुदका सामान साथै अफसेट मेसिनद्वारा आकर्षक शुद्ध छपाई स्क्रिन प्रिन्ट कम्प्युटर प्रिन्ट नाइनल छाप फोटोकपी लेमिनेसन टेलिफोन फ्याक्सको लागि तपाईँ त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर हुनुहुन्छ उमेश गैरे फोन उमेश घिमिरे फोन नम्बर 077-4241-170 फ्याक्स 077-4241-740 र मोबाइल नम्बर 98-5728-924 त्यसै गरी अर्को संस्था इन्टेल कम्प्युटर विगत 10 वर्षदेखि कम्प्युटर क्षेत्रमा सहयोग गर्दै आइरहेको इन्टेल कम्प्युटर जुन सन्धिखर्क शान्ति बगैँचा युगज्योति छापाखाना रहेको भवनमा अवस्थित छ जहाँ कम्प्युटर हार्डवेयर सफ्टवेयर बेसिक डिप्लोमा लगायतका कम्प्युटर तालिमहरू साथै डेस्कटप सम्बन्धी टाइपिङ प्रिन्टिङ कलर प्रिन्ट इमेल स्क्यान नयाँ कम्प्युटरसँग पुरानो कम्प्युटर एक्सचेन्ज र कम्प्युटर खरिद बिक्रीमा होम डेलिभरीको व्यवस्था पनि रहेको छ र त्यहाँको कन्ट्याक्ट नम्बर 077-4240-470 म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह र त्यहाँको सहायक प्रमुख हुनुहुन्छ बाबुराम रसाईली मोबाइल नम्बर 98-5701-4407 र 98-4373-503 त्यसै गरी अर्को संस्था सरिता मदन किराना पसल जुन बाङ्गे मरोटको प्युठानमा अवस्थित छ, जहाँ किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै स्मार्ट नमस्ते र एनसेलको रिचार्ज कार्ड बिक्री वितरण पनि गरिन्छ। प्रोप्राइटर हुनुहुन्छ दीपक कुमार छेत्री एन्ड सन्स आशिष छेत्री, र त्यहाँको कन्ट्याक्ट नम्बर 9842478589। त्यसै गरी अर्को संस्था रिफर्नासो सेन्टर जुन सन्धि खर्क छ ब्याङ्क रोड अर्घाखाँचीमा अवस्थित छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली, र त्यहाँको कन्ट्याक्ट नम्बर 9842477075। त्यसै गरी आज फोन सम्पर्कमा आएर साहित्यिक रचना वाचन गर्नुहुने तपाईँमध्ये एकजनाको साहित्यिक रचना हरेक सोमबार सन्धि खर्कबाट प्रकाशित हुने जनप्रतिज्ञा साप्ताहिक पत्रिकामा पनि छापिनेछ, तपाईँ त्यहाँ हेर्न सक्नुहुनेछ। म यो कुराको तपाईँलाई जानकारी गराउन चाहेँ। र प्रेम ओखदी बनेर आउँछ, मलम बनेर आउँछ, यही प्रेमकै खातिर कति मान्छेहरू जिन्दगीमा जिन्दगी जिउने कलामा दक्ष हुन्छन्। प्रेम त्यो चिज हो जुन पाउनुमा भन्दा बढी गुमाउनुमा आर्सित हुन्छ। हामीले यही बुझेका छौँ, सायद प्रेमको विगतले यति पोल्छ मान्छेलाई, म बयान नै गर्न सक्दिनँ। तर आज म यसैसँग केन्द्रित रहेर आएको छु। मैले आजको श्रृङ्खलामा लिएर आएको विषय, प्रेमीहरू किन आफ्नो प्रेमको विगत भुल्न सक्दैनन्, यो मङ्सिर महिनाको समयमा मैले यो विषय लिएर आएको छु। आज कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु अनि आजको विषयतर्फ म प्रवेश गर्नेछु। हेलो हजुर सर, नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म त प्युठानबाट हो, सीतामकर। प्युठानबाट सीताजी है, हजुर। कार्यक्रममा कतिौं पटक तपाईँको सहभागिता सीताजी? सायद हुनसक्छ 3-4 पटक हो कि, म पनि त्यति गर्न बिर्सकेँ। ए, कन्फ्युज हुनुहुन्छ, हामी पनि कन्फ्युज, तपाईँ पनि कन्फ्युज है त। अनि के गर्नुहुन्छ सीताजीले प्युठानमा? बसिरहनु भएको छ, कार्यक्रम सुनिरहनु भएको छ सीताजी? एकदमै सुन्छु। अनि के छ तपाईँको आजको प्रस्तुति? मैले गजल लिएको छ। हुन्छ, सुन्छौ तपाईँको गजल, सुरुवात गर्नुहोस्। सधैँ हेलाए हुन्छ तिम्रो सहरमा, गरिब दुखी भाइ हुन्छ तिम्रो सहरमा। सधैँ हेलाए हुन्छ तिम्रो सहरमा, गरिब दुखी भाइ हुन्छ तिम्रो सहरमा। रातभरि जसको अस्मिता लोड्छौ, दिनभरि उनी दिदी हुन्छ तिम्रो सहरमा। गरिब दुखी भाइ हुन्छ तिम्रो सहरमा। पैसा भए सबै थुक्छ, गरिबको त कुरै छोरा। पैसा भए सबै थुक्छ, गरिबको त कुरै छोरा। मान्छे पनि कुकुर हुन्छ तिम्रो सहरमा, दिनभरि उनी दिदी हुन्छ तिम्रो सहरमा। छोरी बेच्ने बाबु आमालाई आँखा लगाउनेले, छोरी बेच्ने बाबु आमालाई आँखा लगाउनेले। आफ्नै दिदी बहिनी हुन्छ तिम्रो सहरमा, मान्छे पनि कुकुर हुन्छ तिम्रो सहरमा। अहिले जो छ तिमीसँग, भोलि हुन्छ अर्कोसँग। अहिले जो छ तिमीसँग, भोलि हुन्छ अर्कोसँग। एक थुक सबै हुन्छ तिम्रो सहरमा, आफ्नै दिदी बहिनी हुन्छ तिम्रो सहरमा। सधैँ लहाए हुन्छ तिम्रो सहरमा, गरिब दुखी भाइ हुन्छ तिम्रो सहरमा। हजुर सर, हो गरिबलाई सबैले छोडिदिन्छन्, अरू त के कुरा नातै तोडिदिन्छन्। हो गरिबलाई सबैले छोडिदिन्छन्, अरू त के कुरा नातै तोडिदिन्छन्। यो सहरका मान्छेको कुरै नगर्नुस्, यो सहरका मान्छेको कुरै नगर्नुस्, बिरायो यात्रा भन्दै बाटो मोडिदिन्छन्। हो गरिबलाई सबैले छोडिदिन्छन्, अरू त के कुरा नातै तोडिदिन्छन्। सीताजी छुटिन्छ, नमस्कार। सीताजी आउनुभएको थियो प्युठानबाट। पालो तपाईँको, डायल गर्नु 0077-42-381 को बाटो हामीले खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। जिन्दगी रहस्यको गर्भमा ओझेल पूर्ण हुँदो रहेछ, र फेरि रहस्यको उद्घाटन भएपछि स्वत औषधि बन्न पुग्दो रहेछ। प्रेमलाई पनि हामीले सधैँ रहस्यको गर्भमा नै लुकाएर राख्यौं, जसले गर्दा यो विषय निकै भयंकर बनेर उभियो हाम्रा लागि। यदि हामीले प्रेमलाई सहज ढंगले लिन्थ्यौं भने यति धेरै विचार जन्मने थिएन होला सायद। यति वर्ष पुगेपछि प्रेम गर्नुपर्छ, र यति वर्ष कटेपछि प्रेमको बारेमा कुरा गर्नु पनि हुँदैन भन्ने जस्ता मनोरोगले ग्रस्त हुन्थेन होला हाम्रो समाज। गजलकार डाक्टर कृष्ण हरि बरालले भन्नुभएको छ, बुढेसकालमा प्रेम गर्न नपाइने हो भने त 50 कटेपछि सबैलाई गोली ठोकेर मारे भइहाल्यो नि। उनको यो भनाईबाट के कुराको प्रमाणित हुन्छ भने, चाहे जोसुकै होस्, कुनै पनि मान्छेले आफूले विगतमा गरेको प्रेम जिन्दगीभर भुल्न सक्दैन। मैले उसलाई बिर्सिसके भनेर झुटो अभिनय गरेर अर्कै मान्छेलाई बेवकुफ बनाई जिन्दगी काटिरहेको हुन्छौ। जब एक दिन पुरानी विगत दोहोरिन्छ, हो त्यति नै बेला वर्तमानको जिन्दगीमा विगतको भैँचालो आउँछ सबै लथालिङ्ग बनाएर। मलाई लाग्छ जीवन स्थिर बनेको छ, खुशी परिवर्तन भई पीर बनेको छ। मलाई लाग्छ जीवन स्थिर बनेको छ, खुशी परिवर्तन भई पीर बनेको छ। मैले सबैलाई सुनाएर के गरूँ, मेरो त यस्तै तकदिर बनेको छ, मेरो त यस्तै तकदिर बनेको छ। खेमराज रिजाल प्युठान हाल तानसेन पाल्पाका साथीको मुक्त कोही हुनुहुन्छ आजको दोस्रो सहभागी साथी। हेलो हेलो नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? हजुर म प्युठान बरोलादेखि अशोक विश्वकर्मा। अशोक जी प्युठानबाट? हजुर। के गर्दै हुनुहुन्छ अशोक जी प्युठानमा? यतिकै बस्दै बसिरहनु भएको छ। बस्नुको अलावा केही घरायसी काम भनौँ? घरायसी काम गर्नुहुन्छ है। अनि के छ अशोक जी तपाईँको आजको प्रस्तुति कार्यक्रममा? मेरो सानो सानो मुक्तक छ है। हुन्छ सुरुवात गर्नुहोस् तपाईँको मुक्तक। तिमी देखे सहरमा अशोकजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। सायद उहाँको तयारी थिएन जस्तो लाग्छ मलाई, तयारी भएर मात्रै कन्ट्याक्ट गरिदिनु होला। म यो कुराको जानकारी गराउन चाहन्छु, तपाईँको एउटा समस्या धेरैको समस्या हुनसक्छ, तपाईँको एउटा समस्याले गर्दा कार्यक्रम नै खल्लो महसुस हुनसक्छ। मैले यो कुराको जानकारी गराउन चाहेँ तपाईँलाई। हामी विभिन्न शर्तहरू लागू गरेर यहाँ आएका छौँ, तपाईँले नै यसो गरिदिनु भयो भने हामीलाई नै एकदम नमजा लाग्न सक्छ। तपाईँ आउनुहोस् हाम्रो स्टुडियोको टेलिफोन नम्बर 077-424-381 बाटो, हामीले यो नम्बर खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। मैले फेरि अर्को महत्त्वपूर्ण रहस्य बताउँछु म तपाईँलाई। विवाह गर्ने अनुमति पाए पनि संसारभरका सिपाही ब्यारेकमा राखिन्छन्। यसको गहिरो अर्थ छ, लामो समय महिलाको सम्पर्कमा नआएको पुरुषको हृदय प्रेम शून्य हुन्छ। याद गर्नुहोस्, प्रेम शून्य हृदयले मात्रै युद्ध लड्न सक्छ, मान्छे मार्न सक्छ। यही कुराबाट पनि हामीले अड्कल गर्न सक्छौँ, प्रेम बिनाको जीवन कति भयानक हुन्छ। गजलकार प्रकट पङ्गेनी शिवले भन्नुभएको छ, जुन समयदेखि प्रेमको परिभाषा चल्दै आयो त्यो फेरिएन, मात्रै युवाहरूले गर्ने प्रेम फेरियो। हुनसक्छ आजभोलिका प्रेमीहरूले आफ्नो प्रेमको विगत पनि भुल्न सक्लान्। प्रेमको नाममा भएको दुरुपयोग यस्तो छ आजभोलि, यो त व्रत बसेर व्रत खाए जस्तो भएन र? तर पनि म भन्छु, तिनीहरूको पनि मन चस्किनेछ एक दिन। प्रेमले कसैलाई न्याय गर्दैन, किनकि आजभोलिको प्रेम कति नाफा कति घाटा भयो भनेर बुँदा टिपोट गरेर गरिन्छ। र अर्को कुरा, यहाँ प्रेम गरिरहेका अधिकांश प्रेमीहरूका सहायक प्रेमहरू छन्। तपाईँ पत्याउनुहोस् या नपत्याउनुहोस्, उनीहरू एउटा मात्र प्रेमीको विश्वास नै गर्दैनन्। कसको रगत अनि कसको पानी हो, को कातर अनि को बेइमानी हो? कसको रगत अनि कसको पानी हो, को कातर अनि को बेइमानी हो? जरुर हिसाब हुनेछ एक दिन, को सज्जन को स्वाभिमानी हो, को सज्जन को स्वाभिमानी हो। गंगा सागर खड्का खाँसीकोट अर्घ खाँसीका साथीको मुक्त कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म अर्घ चिदिकादेखि कृष्ण नि हो भने। कृष्णजी चिदिकाबाट है? हजुर। के गर्दै हुनुहुन्छ कृष्णजी चिदिकामा? म यतिकै बस्ने, घरासी काम गर्ने। तपाईँ पनि घरासी काम गर्नुहुन्छ? हजुर। आज धेरै साथीहरू आउनुभएको छ, घरासी काम गर्छु भन्नुहुन्छ, सायद लुकाउनु भएको हो कि बताउन चाहनु भएन, मैले यो बुझ्न सकिनँ। अनि कृष्णजी तपाईँको आजको प्रस्तुति के छ? एउटा गजल, सानो गजल छ। हुन्छ सुरुवात गर्नुहोस्। बाजा भयो यही मङ्सिरमा, लान्छु बाजा बजाएर, श्रीमाथिको खाली सिउँदो सिन्दुरले सजाएर, अर्को हप्ताको आइतबार जुगेरे कोछा लगन, अरे लिन आउँछु तिमीलाई घरमा, नौमती बजाएर, श्रीमाथिको खाली सिउँदो सिन्दुरले सजाएर, भगाऊ दिन आत्तिएर, तिम्रो हात माग्न आउँछु, लान्छु कुरा गरी तिमीलाई, बामालाई रजाएर, लिन आउँछु तिमीलाई घरमा, नौमती बजाएर, तिमीलाई हेर्न भन्दै म मङ्सिर 26 गते आउँछु, यसो नजिक आइदिनु मुस्कुराउँदै लजाएर, लान्छु कुरा गरी तिमीलाई, बामालाई रजाएर, रुन्न भन्ने बाचा गर, बाआमाले अन्माइदिँदा रुँदा लगिदिन्छ गाजल, पियासुले बगाएर, यसो नजिक आइदिनु मुस्कुराउँदै लजाएर, आकाशका जुन तारा झार्छु भनी बाचा गर्दिन म, आकाशका जुन तारा झार्छु भनी बाचा गर्दिन म, सकेसम्म सुखाइदिन्छु राख्छु खुसी गराएर, रुँदा लगिदिन्छ गाजल पियासुले बगाएर, यसो नजिक आइदिनु मुस्कुराउँदै लजाएर, लान्छु कुरा गरी तिमीलाई, बाआमालाई रजाएर, लिन आउँछु तिमीलाई घरमा, नौमती बजाएर, श्रीमाथिको खाली सिउँदो सिन्दुरले सजाएर, बाचा भयो यही मङ्सिरमा, लान्छु बाजा बजाएर। हजुर यति नै। कसैलाई यति धेरै माया गर्ने मान्छे आज बल्ल देख्दैछु म सँगै मर्ने मान्छे कसैलाई यति धेरै माया गर्ने मान्छे आज बल्ल देख्दैछु म सँगै मर्ने मान्छे तपाईँलाई पाउने मान्छे कति भाग्यमानी तपाईँलाई पाउने मान्छे कति भाग्यमानी अझै भाग्यमानी तपाईँलाई मनपर्ने मान्छे कसैलाई यति धेरै माया गर्ने मान्छे आज बल्ल देख्दैछु म सँगै मर्ने मान्छे कृष्णजी हजुर छुटिन्छ नमस्कार नमस्ते कृष्णजी हुनुहुन्थ्यो गइसक्नु भएको छ पालो तपाईँको डायल गर्नु 077-4231 बाटो हामीले खुल्ला गरिरहेका छौँ तपाईँ आइरहनु भएको छ हामी एकदम खुसी छौँ आभारी पनि छौँ तपाईँप्रति प्रत्येक पाइलामा हार भएपछि रुने कि हाँस्ने दोधार भएपछि प्रत्येक पाइलामा हार भएपछि रुने कि हाँस्ने दोधार भएपछि बाँच्ने आधार खोज्न कहाँ जाउँ म जिउँदै अन्तिम संस्कार भएपछि प्रत्येक पाइलामा हार भएपछि रुने कि हाँस्ने दोधार भएपछि कविता आचार्य खाँसीकोट 5 अर्घा खाँसीका साथीको मुक्त म अर्को मुक्त पनि वाचन गर्छु विजय सन्तोषी अर्घा 5 अर्घा खाँसीका साथीको कस्तो होला यो संसार मरेर जाँदा म घर छोडी घाट बसाई सरेर जाँदा म कस्तो होला यो संसार मरेर जाँदा म घर छोडी घाट बसाई सरेर जाँदा म सबैको आँखाभरि आँसु नै आँसु होला मलामीसँग कात्रोभित्र परेर जाँदा म मलामीसँग कात्रोभित्र परेर जाँदा म विजय सन्तोषी अर्घा 5 अर्घा खाँसीका साथीको मुक्तक म अर्को मुक्तक पनि वाचन गर्छु सरोज कुँवर अडगोरी 2 सुरक्षा पानीको साथी रोएर होइन अब हाँसेर देखाउँछु सुख दुःख एकै ठाउँमा राखेर देखाउँछु रोएर होइन अब हाँसेर देखाउँछु सुख दुःख एकै ठाउँमा राखेर देखाउँछु धोका दिई अन्तकटै टाढा नजाऊ तिमी तिम्रै सामु रङ्गीन जीवन बाँचेर देखाउँछु तिम्रै सामु रङ्गीन जीवन बाँचेर देखाउँछु सरोज कुमार अडगोरी 2 सुरक्षा पानीको साथी कोही हुनुहुन्छ सायद आजको अन्तिम सहभागी साथी भन्दै हुनुहुन्छ नेत्रजीले म उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ टेकराजी कहाँबाट भन्नुभयो सल्यानबाट है सुनिरहनु भएको छ रेडियो सल्यानमा अनि के गर्नुहुन्छ टेकराजी सल्यानमा घरायसी काम प्लस अध्ययन है आज प्रथम पटक कार्यक्रममा सहभागिता जनाउनु भयो जस्तो लाग्छ मलाई अनि के छ टेकराजी तपाईँको प्रस्तुति आफ्नो इच्छा आफै पुरा गर्न सक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सक्नुपर्छ राम्रो कुरा जताततै छर्न सक्नुपर्छ आऊ उठ अनि सबै जाग युवाहरू आऊ उठ अनि सबै जाग युवाहरू विकासले यो धरतीलाई भर्न सक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सक्नुपर्छ हो अब छोडिदेऊ लडाई र झगडा हो अब छोडिदेऊ लडाई र झगडा कुलतबाट हामी सबै टर्न सक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सक्नुपर्छ गरौँ साथी पौराका हामीले जिन्दा त गरौँ साथी पौराका हामीले जिन्दा त मेहनती र पौराकी छर्न सक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सक्नुपर्छ नेपाल आमाका सन्तान नेपाली हो हामी नेपाल आमाका सन्तान नेपाली हो हामी जीवनमा आउने बाधा टर्न सक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सकिन्छ नराम्रो र राम्रो काम मनले सिकाई नराम्रो र राम्रो काम मनले सिकाई राम्रो काम गर्न लागि पर्न सक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सक्नुपर्छ आफू हिँड्ने बाटो एउटै राम्रो रोजेर आफू हिँड्ने बाटो एउटै राम्रो रोजेर त्यो बाटोमा अघितिर सार्न सक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सक्नुपर्छ भनेर मात्र हुँदैन सत्ता बिस्रिने भनेर मात्र हुँदैन सत्ता बिस्रिने त्यसकै लागि भनेर मर्न सक्नुपर्छ आफ्नो इच्छा आफै पुरा गर्न सक्नुपर्छ त्यसकै राम्रो कुरा जताततै छर्न सक्नुपर्छ त्यसकै लागि भनेर मर्न सक्नुपर्छ नचाहिनी जानै पर्ने बिरानो बनेर नयाँ सम्बन्धलाई पनि पुरानो भनेर नचाहिनी जानै पर्ने बिरानो बनेर नयाँ सम्बन्धलाई पनि पुरानो भनेर के गर्ने युवाहरूलाई वृत्तान्त सुनाएर के गर्ने युवाहरूलाई वृत्तान्त सुनाएर फर्किँदैनन् आँसुहरू विगत खनेर फर्किँदैनन् आँसुहरू विगत खनेर टेकराजी सुटिन्छ नमस्कार टेकराजी आउनुभएको थियो सल्यानदेखि र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ। केही कुराहरू गर्नु छ आजको विषयमा, केही तपाईँका साहित्यिक रचनाहरू पढ्नु छ अझै बाँकी छन् मसँग। मैले स्कुल पढ्दादेखि नै साथीहरूको प्रेम पत्र लेखिदिन्थेँ। मेरा साथीका साथीहरू पनि मलाई प्रेम पत्र लेखिदिनु पर्यो भन्दै आउँथे, अनि म पनि फुरुङ्ग भएर कति नै जाने चाहिँ हुन्छ भनिहाल्थेँ। ती दिनहरूमा प्रेम प्रस्तावका पत्रहरू धेरै लेखिदिएँ मैले। टाढिन खोज्ने केटाको मन पगाल्नुपर्ने केटीको पत्र पनि लेखिदिएँ, अनि मेरो प्रेमिका छ भन्दा पनि मरिहत्ती गर्ने केटीहरूलाई सम्झाउनु पर्ने केटाको पत्र पनि लेखिदिएँ। मेरो यस्तै ढङ्गले गर्दा साथीहरूमा विशेष बन्दै गएँ म। पछि त कतिलाई प्रेम सम्बन्धी राय सल्लाह पनि दिन थालेँ। अहिले सम्झिन्छु म त्यति बेलाका सल्लाहहरू सबै आदर्श केन्द्रित हुन्थे, उबिलाको हिन्दी फिल्म शैलीको प्रेम जस्तो। मैले कहाँ पढेँ अथवा सुने त्यो त याद भएन मलाई, तर त्यस्ताक मैले सबैलाई त्याग पनि प्रेम हो भनेर सुनाउन थालेँ। एक हिसाबले मैले आत्मसात गरेको सिद्धान्त जस्तो थियो त्यो। अहिले सोच्छु त्यो सल्लाह कसरी पचाउन सके होलान् ती केटाहरूले। अर्कैसँग प्रेम गरिरहेको थाहा पाउँदा पाउँदै पनि कसैको पछि लाग्ने केटाहरूलाई म चाहिँ प्रेम त पाउनुमा भन्दा बढी गुमाउनुमा पो प्रकट हुन्छ भनेर प्रवचन सुनाउँथेँ। तिनीहरूले कसरी सहे होलान् मेरो त्यो कुरा जस्तो लाग्छ आजभोलि। एक हिसाबले आफ्नो उमेर समूहका साथीहरूको लागि कसैको मन कसरी जित्ने उसलाई पनि याद आओस् भन्नका लागि कि कस्ता हरकत गर्ने, एकतर्फी मायालाई दुईतर्फी बनाउन कसरी अगाडि बढ्ने भन्ने जस्ता विषयको परामर्शदाता नै थिए कार्यमा ती दिनहरूमा। तर कसैको सम्झनामा कसरी अटाउने भनेर सिकाउने मलाई एक दिन एकजना साथीले उसलाई कसरी बिर्सने भनेर सोधिदियो, म अक्क न बक्क भएँ। मेरो अपेक्षा विपरीतको प्रश्न थियो त्यो। त्यति बेला त मैले आफ्नो इज्जत बचाउनको लागि केही बकमफुसे जवाब दिएँ होला उसलाई, तर म स्वयंलाई भने त्यो प्रश्नले मेरो प्रेम गुरुको सम्बोधन खोसिएको महसुस भयो। साँचो कुरा, त्यति बेला पनि नभेटेको प्रश्नको जवाब यतिका वर्षसम्म पनि फेला पार्न सकेको छैन मैले। यो बीचमा धेरैको प्रेम जोडीको सहयोगी बने हुँला म, तर आज पनि त्यो हिजोको मेरो साथी बेला बखत त्यही प्रश्न बोकेर झोल्किन्छ मेरो स्मृतिमा। यतिका वर्षसम्म उसले त्यो मान्छेलाई भुल्न सक्यो कि सकेन त्यो त थाहा छैन मलाई, तर मैले भने आजसम्म उसको प्रश्नको जवाब भेटेको छैन। प्रेमीहरू किन आफ्नो प्रेमको विगत भुल्न सक्दैनन्? यो विषय हामी यहीँनिर बिट मार्यौं। एउटा मुक्तक बाँकी छ, म वाचन गर्छु। मुक्तक पठाउने साथी हुनुहुन्छ ओम बहादुर विश्वकर्मा, ठाडा अर्घाखाँसी, हाल भारतको दिल्लीबाट। कसै गरी नबिर्स है मनैभरि साँच्नु माया, मरेर गए भने जुनी जुनी बाँच्नु माया। कसै गरी नबिर्स है मनैभरि साँच्नु माया, मरेर गए पनि जुनी भरि बाँच्नु माया। वास्तवमै माया गर्छु अभिनय गरिया होइन, शंका कुनै भएदेखि समयमै जाँच्नु माया, शंका कुनै भएदेखि समयमै जाँच्नु माया। हुम बहादुर विश्वकर्मा, ठाडा अर्घाखाँसी, हाल भारतको दिल्लीबाट। तपाईँका मुक्तकहरू पनि हामीले यही बिट मार्यौं। हामी कार्यक्रमको अन्त अन्तमा आइपुगेका छौं र अब छुटिनुपर्छ। त्योभन्दा अगाडि म सम्झन चाहन्छु कार्यक्रमका स्पोन्सरहरू, उमेश छापाखाना जुन सन्धिखरको शान्ति बगैँचामा अवस्थित छ, प्रोप्राइटर हुनुहुन्छ उमेश घिमिरे। त्यसै गरी अर्को संस्था इन्टेल कम्प्युटर जुन सन्धिखर्क शान्ति बगैँचा युगज्योति छापाखाना रहेको भवनमा अवस्थित छ, म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह र त्यहाँको सहायक प्रमुख हुनुहुन्छ बाबुराम प्रसाईली। त्यसै गरी अर्को संस्था सरिता मदन किराना पसल जहाँको प्रोप्राइटर हुनुहुन्छ दीपक कुमार छेत्री एन्ड सन्स आशिष छेत्री। त्यसै गरी अर्को संस्था डिप फर्नासो सेन्टर जहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कौशिला नेपाली। हामी कार्यक्रमको अन्त अन्तमा छौँ, अब छुटिनुपर्छ। यतिन्जेलसम्म यो चिसो रातमा कार्यक्रम सुनेर बस्नुहुने तपाईँप्रति कति हो कति आभारी छु म। मैले प्रत्येक पटक भनिरहेको छु तपाईँप्रति म एकदम आभारी छु। तपाईँले कार्यक्रम सुनिरहनु भएको छ, कार्यक्रमलाई माया गरिरहनु भएको छ। अरू त के नै पो दिन सक्छु र यिनै धन्यवादका उपहारहरू बाहेक। र जो कार्यक्रम सुन्दा सुन्दै निधाउनु भयो भोलि उठेपछि उहाँलाई पनि सम्झेको छ है भनेर सुनाइदिनु होला यो सन्देश तपाईँलाई छोडे मैले। र पहिलोपटक सुन्नुहुने र अरूलाई पनि सुन्न सिफारिस गर्नुहुने तपाईँप्रति पनि कति हो कति आभारी छु म। सँगसँगै कार्यक्रमलाई पृथक बनाउन फोन सम्पर्कमा आएर साथ दिनुहुने कतिको फोनै लागेन होला, निराश नहुनुहोस्। जुत्नेले सधैँ हार्दैन, एक दिन झुक्क्याएर पनि जित्छ। हार्दा हार्दैको अनुभवले जिताउँछ उसलाई, यो भन्न चाहन्छु तपाईँलाई। र कार्यक्रममा तपाईँका साथी कृष्णहरू छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz, सन्धिखर्क मिडिया चौक अर्घाखाँसी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमेटिने याद, र मेरो व्यक्तिगत पेज facebook.com/महेश विशाल गजल सिंगर। र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै मेरो आफ्नै ब्लग www.bhushalmahesh.blogspot.com मा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.dipsansareke.blogspot.com, www.hamrotharampani.blogspot.com, www.netramarasini.blogspot.com र www.shalikramek.blogspot.com मा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईँ यो कार्यक्रम रेडियो देउराली 101 MHz सम्पूर्ण कर्मचारीहरू साथसाथै आफ्नै मोबाइलबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ। सँगै युट्युबमा पनि कार्यक्रम सर्च गरेर सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। म यो कुराको जानकारी गराएँ तपाईँलाई र यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। सँगसँगै हाम्रो यो बसाइलाई सहज बनाउन कार्यक्रमको रेपिटर टावर जालखाँडामा रहेर साथ दिनुहुने कमल खनालप्रति विशेष आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी रेडियोको प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी नेत्र मरासिनीसँगै तुलसीराम पौवेलप्रति विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक इच्छुकको यो भनाइसँगै म महेश भूषाल पनि अर्को हप्तासम्मको लागि ओझेल बन्न चाहन्छु। अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन् भने विवाहितहरू प्रेमको अभावले बर्बाद हुन्छन्। प्रसिद्ध दार्शनिक इच्छुकको यो भनाइसँगै जान्छु। बस्ती बस्तीमा बिहेको चर्चा चलेको छ, त्यही चर्चाले भत्भती मुटु जलेको छ। यो मङ्सिर महिनाले लौन गर्नु गर्यो, कोही उठेको छ कोही भुइँमै ढलेको छ, कोही उठेको छ कोही भुइँमै ढलेको छ। हवस् जान्छु, नमस्कार। मिले पछि सागर बन्छ भने, सागर बन्छ भने, यो मनसँग त्यो मन फेरि मिलाए रहेर, यो मनसँग त्यो मन फेरि मिलाए रहे, टुटना सक्छ फटना सक्छ, तिरती मन एक पल्ट फाटेको मन सिलाइ रहेर, एक पल्ट